वर्षौ वर्ष बिते गयो तर पनि भेटै भाछैन। आँखा भरि आँसुको भेल हुने दुई मुठोको कहिले हो मेल हुने, तिमी बिना परन गाछैन। समयले नेटो काट्यो वर्षौ वर्ष बिते गयो तर पनि भेटै भाछैन। दैवले नि चोट मात्रै दिन्छ न त देख्न न भेट्न सकिन्छ, तिमी बिना परन गाछैन। समयले नेटो काट्यो वर्षौ वर्ष बिते गयो तर पनि भेटै भाछैन। वर्ष वर्ष बीते गयो तर पनि भेटै भाछैन अन्तिम इच्छा अन्तिम आश त्यही हो भेट्न पाउँछना त्यति हो तिमी बिना परङ्गा छैन समयले नेटो बाटो वर्षौँ वर्ष बिति गयो तर पनि भेटै भाछैन हो तर पनि भेटै भाछैन